نحمده ونصلي على رسوله الكريم، أما بعد، فأعوذ بالله من الشيطان الرجيم. بسم الله الرحمن الرحيم. رب اشرح لي صدري ويسر لي أمري واحلل عقدة من لساني يفقه قولي. ترجمہ آیت نمبر 243 سے. علم کیا نہیں؟ ترا تم نے دیکھا، الی الذین ان لوگوں کی طرف، خرجو وہ نکلے، من دیارہم اپنے گھروں سے، وہم حالانکہ وہ، الوف ان ہزاروں تھے، ہزارہ ڈر کی وجہ سے، الموت موت کے، فقال تو کہا، لہم واسطے ان کے، اللہ اللہ تعالی نے، موتو مر جاؤ، ثم پھر، احیاہم اس نے زندہ کیا ان کو، ان اللہ بے شک اللہ تعالی، لذو فضل البتہ فضل والا ہے، علی الناس لوگوں پر، ولیکن لیکن، اکثر الناس اکثر لوگ، لا یشکرون نہیں شکر کرتے، وقاتلو اور جنگ کرو، فی سبیل اللہ اللہ کے راستے میں، وَعْلَمُوا اور جان لو، ان اللہ بے شک اللہ تعالی، سمیع سننے والا ہے، علیم جاننے والا ہے، من کون ہے، ذا وہ، الذی وہ جو، یقرض اللہ قرض دے گا اللہ کو، قرضن قرض، حسنن اچھا، فیضاعفہ تو وہ دگنا کرے گا اس کو، بڑھائے گا اس کو، لہو اس کے لیے، اضعافاً کثیرتاً کئی گنا، واللہ اور اللہ، یقبض گھٹاتا ہے، ویبسط اور بڑھاتا ہے، وَإِلَيْهِ اور طرف اس کے، ترجعون تم لوٹائے جاؤ گے، الم تر کیا تم نے دیکھا نہیں، الی الملأ طرف سرداروں کے، من بنی اسرائیل بنی اسرائیل میں سے، من بعد موسیٰ موسیٰ علیہ السلام کے بعد، اذ قالوا جب انہوں نے کہا، لنبی واسطے ایک نبی کے، لہم جو ان کے لیے تھا، ابعث مقرر کر لنا ہمارے لیے ملکن ایک بادشاہ نقاتل ہم جنگ کریں فی سبیل اللہ اللہ کے راستے میں قالا اس نے کہا حل کیا اسی تم امید ہے کہ تم ان اگر کتبہ لکھ دیا گیا علیکم تم پر القتال جنگ کرنا اللہ کہنا تقاتلو تم جنگ کرو گے قالو انہوں نے کہا وما لنا اور کیا ہے واسطے ہمارے اللہ کہنا نقاتلا ہم جنگ کریں فی سبیل اللہ اللہ کے راستے میں وقد حالانکہ تحقیق اخرجنا ہم نکالے گئے من دیارنا اپنے گھروں سے وابنائنا اور اپنے بیٹوں سے فلما پھر جب کتبہ لکھ دی گئی علیہم ان پر القتال جنگ تولو وہ منہ موڑ گئے الا مگر قلیلن تھوڑے منہم ان میں سے واللہ اور اللہ علیم جاننے والا ہے بالظالمین ظالموں کو وقال لہم اور کہا ان کے لیے نبیہم ان کے نبی نے ان اللہ بے شک اللہ تعالی نے قد تحقیق بعث مقرر کیا لکم تمہارے لیے طالوتا طالوت کو ملکا ایک بادشاہ قالو انہوں نے کہا انا کیوں کر یکونو ہو سکتی ہے لہو اس کے لیے الملک بادشاہت علینا ہم پر ونحن حالانکہ ہم احق کو زیادہ حقدار ہیں بالملک بادشاہت کے منہ اس سے ولم اور نہیں یؤتا وہ دیا گیا سعتن وسط من المال مال میں سے قالا کہا ان اللہ بے شک اللہ تعالی نے اصطفاہ चुन लिया उसको। अलैकुम तुम पर, वजादहू और ज्यादा दी उसको, बसपन वसत फराखी, फिल इल्म में, वल जिस्म और जिस्म में, वल्लाहु और अल्लाह ताला, युक्ति देता है, मुल्कहू अपनी बादशाहत, मन यशाऊ जिसको चाहता है, वल्लाहु और अल्लाह, वासिउन वुसत वाला है, अलीम इल्म वाला है। वकाला और कहा, लहुम वास्ते उनके, नबी युहुम उनके नबी ने, इन्ना बेशक, आयता निशानी, मुल्क ही उसकी बादशाहत की, अन के यातियकुम आएगा तुम्हारे पास, अत्ताबूतु ताबूत संदूक, फी ही उसमें, सकीनतुन तस्कीन है, मिर रब्बिकुम तुम्हारे रब की तरफ से, वबकियतुन और बाकी मांदा, मिम्मा उसमें से जो, तरका छोड़ गए, आले मूसा व आलू हारून और आले हारून, तहमिलुहू उठाए हुए होंगे उसको, अल मलाइका फरिश्ते, इन्ना बेशक, फी जालिका इसमें, लआयतन अलबत्ता एक निशानी है, लकुम तुम्हारे लिए, इन कुंतुम अगर हो तुम, मुमिनीन ईमान लाने वाले, फलम्मा तो जब, फसला जुदा हुआ, अलग हुआ, तालू तो तालूत बिल जुनूदी सात लश्करों के, कौला कहा, इन्नल्लाह बेशक अल्लाह ताला, मुबतलीकुम आजमाने वाला है तुमको, बिनहर सात एक दरिया के, फमन तो जो कोई, या जिसने, शरीबा पिया, मिन्हु उससे, फलैसा तो नहीं है, मिन्नी मुझसे, वमन और जिसने, लम नहीं, यताम हो चखा उसको, फइन्नहु तो बेशक वो, मिन्नी मुझसे है, इल्ला मगर, मन जिसने इगतारा था, चुल्लू भरा, गुरफतन एक चुल्लू, बियदि ही साथ अपने हाथ के, फशरिबू तो उन्होंने पी लिया, मिन्हु उससे, इल्ला मगर, कलीलन बहुत कम, मिन्हुम उनमें से, फलम्मा तो जब, जावजहू उसने पार किया उसको, हुआ वो उसने, वल्लदीन आमनू और उन लोगों ने जो ईमान लाए, मअहू साथ उसके, कालू वो कहने लगे, ला ताकता नहीं कोई ताकत, लना हमारे लिए, अल्यौमा आज, बिजालूता साथ जालूत के, वजुनूदिही और उसके लश्करों के, कौल लदीना कहा उन लोगों ने, यवुन्नूना जो यकीन रखते थे, अन्नहुम बेशक वो, मुलाकुल्लाही मुलाकात करने वाले हैं अल्लाह से, कम मिन फितिन कम कितने ही, मिन फितिन ग्रोहों में से, कलीलतिन थोड़े, कम गलबत गालिब आ गए, फितन ग्रोह पर, कसीरतन ज्यादा, बिइज्निल्लाह साथ अल्लाह के इज्न के, वल्लाहु और अल्लाह, मअस्साबिरीन सब्र करने वालों के साथ है, वलम्मा और जब, बरजू वो निकले, बिजालूता वास्ते जालूत के, वजुनूदिही और उसके लश्करों के, कालू उन्होंने कहा, रब्बना ऐ हमारे रब, अफरिग डाल दे, अलैना ऊपर हमारे, सब्रन सब्र, वसब्बित और जमा दे, अकदामना हमारे कदमों को, वंसुरना और मदद फरमा हमारी, अलल कौमिल काफिरीन ऊपर काफिर कौम के, फहजमूहुम तो उन्होंने शिकस्त दी उनको, बिइज्निल्लाह अल्लाह के इज्न से, वकतला और कत्ल कर दिया, दाऊदू दाऊद ने, जालूता जालूत को, व आताहुल्लाहु और अता की उसको अल्लाह ने, अल्मुल्का बादशाहत, वल्हिक्मता और हिकमत, व अल्लमहू और सिखाया उसको, मिम्मा उसमें से जो, यशाउ वो चाहता है, ولولا، اور اگر نہ، دفع ہٹاتا، دور کرتا، اللہ اللہ، الناس لوگوں کو، بعدہم ان میں سے بعض کو، ببعض ساتھ بعض کے، لفسدت البتہ بگڑ جاتی، الارض زمین، ولیکن اللہ لیکن اللہ تعالی، ذو فضل فضل والا ہے، علی العالمین جہان والوں پر، تلکا یہ آیات اللہ ہی اللہ کی آیات ہیں، نتلوہا ہم پڑھتے ہیں ان کو، علیکا آپ پر، بالحق ساتھ حق کے، وَإِنَّكَ اور بے شک تو، لَمِنَ الْمُرْسَلِينَ البتہ رسولوں میں سے ہے. بس کافی.